कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 9842546174 नमस्कार अर्पण सबैका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। न्यायाधीश सिफारिसको विषयमा संसदीय सुनवाई विशेष समितिको बैठकमा आज पनि दलहरूबीच विवाद भएको छ। न्याय परिषदलाई पठाउने पत्रका विषयमा सभासदहरूबीच विवाद भएपछि गृह कार्यका लागि भन्दै समितिको बैठक केही बेरका लागि स्थगित गरिएको छ। एमाले र एकीकृत माओवादीका सभासदहरूले न्याय परिषदलाई पत्र पठाउँदै थप विवरण माग्नुपर्ने अडान लिएका छन्। तर कंग्रेसका सभासदहरूले विवरण माग्ने तर न्याय परिषदले पठाएको पत्र प्रति आपत्ति जनाउने कुरा समितिको रेकर्डमा मात्रै राख्ने अडान लिएपछि विवाद भएको हो। एमाले र एकीकृत माओवादीका सभासदहरूले भोटिङबाट टुङ्ग्याउन माग गरे पनि कंग्रेसका सभासदले मानेका छैनन्। न्याय परिषदले सिफारिस गरेका नाममा विभिन्न माध्यमबाट संसदीय सुनवाई विशेष समितिमा 22 उजुरी परेका छन्। तीमध्ये 6 उजुरीकर्ता मात्रै बैठकमा उपस्थित हुन तयार भएको समिति सभापति कुलबहादुर गुरुङले जानकारी दिनुभयो। संविधान सभाको बैठकमा प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँडका विषयमा छलफल भइरहेको छ। कालीन प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँड समितिको प्रतिवेदन र राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनको संविधानको प्रारम्भिक मसौदामा भएका सहमतिका निकोल सम्बन्धी प्रतिवेदन 2071 सैद्धान्तिक छलफल आज सक्ने संविधान सभा सचिवालयले जानकारी दिएको छ। हिजो छलफलमा भाग लिने सदस्यको सूची नसकिएकाले आज पनि त्यस्तै विषयमा छलफल जारी रहने र प्रतिवेदनमाथिको सैद्धान्तिक छलफल सकिएपछि प्रतिवेदन मस्यौदा समितिमा पठाउने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँडका विषयमा छलफल सकिएपछि राज्यको पुनर्संरचना, शासकीय स्वरूप र न्याय प्रणाली सम्बन्धी समितिको प्रतिवेदनमा छलफल हुँदैछ। संविधान सभाको बैठक अहिले केही बेरमा बस्दैछ। पार्टीभित्रको विवाद मिलाएर कार्ययोजना र कार्यविभाजनका विषयमा छलफल गर्न एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। हिजो नेताहरूबीच पदाधिकारीमा सहमति भएकाले आज केन्द्रीय समितिको विस्तार सहितका एजेण्डामा छलफल हुने नेताहरूले बताएका छन्। एकीकृत माओवादीका शीर्ष नेताहरूबीच असन्तुष्टि समूहको माग सम्बोधन हुने गरी केन्द्रीय समिति विस्तार गर्ने हिजो सहमति भएको थियो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता रामभर्साई, अन्य नेताहरू नानकाजी श्रेष्ठ, पुष्पबहादुर बोकटी र कृष्णबहादुर मरा रहने गरी 5 हेडक्वार्टर गठन गर्ने पनि दुई पक्षबीच सहमति भएको छ। भट्टराई पक्षीय नेता टोकबहादुर रायमासीलाई संसदीय दलको उपनेता बनाउने बारेमा पनि सहमति भएको छ। हिजोको सहमतिको बारेमा केन्द्रीय समितिमा छलफल भइरहेकाले अन्तिम निर्णय भइ नसकेको प्रवक्ता दिनराज शर्माले जानकारी दिनुभयो। विराटनगर राष्ट्रिय सम्मेलनमा भट्टराई पक्षले केन्द्रीय समितिमा बस्न अस्वीकार गरेपछि विवाद बढेको थियो। बैठक दिउँसो पार्टी कार्यालय कुटेश्वरमा बस्नेछ। खोटाङमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन्। खोटाङको बाङराङ 3 बस्ने 32 तस्विरा राईले 40 श्रीमान अमर राईको हत्या गरेकी हुन्। घरासी विवादमा तस्विराले अमरको हत्या गरेको प्रहरीको भनाइ छ। गई राति झगडा हुँदा श्रीमती आक्रोशमा आएर टिभीको सिसाले श्रीमानलाई घाँटीमा प्रहार गर्दा अमरको घटनास्थलमा नै ज्यान गएको प्रहरीले सुनाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङबाट गएको प्रहरी टोलीले राति नै श्रीमान हत्यामा संलग्न तस्विरालाई पक्राउ गरेको चित्रे प्रहरीकाले विराटनगरले जनाएको छ।